अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम अर्पण शुभ साँझ। हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझमा। प्रविधि कक्षका मित्र राजसँगै म छु तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर। तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगा सुनिरहनु भएको छ र यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। तपाईँ कार्यक्रम अर्पण शुभ साँझ हरेक दिन साँझ 7 बजेपछि करिब 7:30 बजेसम्म सुन्न सक्नुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा। कार्यक्रम अर्पण शुभ साँझमा हामी तपाईँलाई 0 55 363 नम्बरमा स्वागत गर्ने गर्दछौँ। हामीले बचाउने लोक भाका मार्फत तपाईँ आफन्तजन घर परेर लगे तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। र कार्यक्रममा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकदेखि सोनाम मुक्तान। सोनामजी सुनाउनुहोस् तपाईँको नयाँ नौलो खबर के छ? यस्तै छ। अनि सोनामजी खाना खानुभयो? खाएको छैन। अनि अर्पण शुभ साँझ चाहिँ कतिको सुन्नुहुन्छ नि? सुन्नुहुन्छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ आज कसलाई सम्झिने? धन्यवाद। प्रेम प्रजल तिलक सोनाम मुक्तान भनेर चिने नचिने सम्पूर्णको लागि। हुन्छ सोनामजी, फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, अहिले छुट्टिन्छौँ। नमस्कार। नमस्कार दादा। यति बेला हुनुहुन्थ्यो कुराकबाट सोनाम मुक्तान आउनुभएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन घर परेर लगाए तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झन सक्नुहुनेछ। कार्यक्रममा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर। हजुर नमस्कार। कार्यक्रममा कोही मित्र आउनु भएको थियो तर पनि कुरा गर्न पाएको थिएन टेलिफोनको, सायद टेलिफोनको गडबडीको कारणले होला। आज दिउँसैदेखि चाहिँ अलिकति हाम्रो टेलिफोन सम्पर्कमा चाहिँ अलिकति साथीहरूसँग विच्छेद हुन परिरहेको छ, मलाई पनि नरमाइलो लागेको छ। तपाईँ पनि आउन सक्नुहुनेछ, त्यसको लागि हामीले दुईवटा टेलिफोन नम्बर खुल्ला छ, 0 55 363 332 र 0 55 363 333 नम्बर हामीले खुल्ला गरिसकेका छौँ। कार्यक्रम टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? माडीबाट प्रेम कुमारी। अनि माडीतिरको नयाँ नौलो खबर के छ? हाम्रो फर्स्ट टाइम कुराकानी। तपाईँलाई रेडियो अर्पण 104.5 मेगाहर्जमा चाहिँ धेरै धेरै स्वागत छ। अनि फेरि आउन पर्यो नि, फेरि हराउनु हुँदैन नि? हराएको त छैन। हजुर हुन्छ। अनि त्यही त, अनि म आयो भनेर चाहिँ हराउनु भएन कि, मसँग पनि कुराकानी गर्न पर्यो भनेको मैले। प्रेम कुमारीजी तपाईँले खाना खानुभयो? छैन। तपाईँ के गर्नुहुन्छ नि? बसी बस मात्रै? हुन्छ, आज कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने? धन्यवाद। टेक्निसियन राज दादालाई अनि अर्पण होले युनिट अनि कुम्रो जन हुनुहुन्छ सुनिता ढकालाई यस्तो धेरै धेरै मिस गरिरहेको छु। अनि के अरे पर्छ हुनुहुन्छ विज्ञान श्रेष्ठ अनि जसले मलाई सुनिताहरू दिनुहुन्छ सम्पूर्णलाई। हुन्छ, अहिले भने छुट्टिन्छौँ। नमस्कार। नमस्ते। यति बेला हुनुहुन्थ्यो माडीबाट प्रेम कुमारी आउनु भएको थियो, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। त्यसका लागि दुईवटा टेलिफोन नम्बर खुला छ, 0556563332 0556563333। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर इसारा पाएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? इच्छा कामनाबाट। के भन्नुभयो? अनिता। अनिताजी हराउनु भयो नि त तपाईँ त। तपाईँ त धेरै दिन हराउनु भयो, मलाई चाहिँ न्यास्रो लागिरहेको थियो, अनिताजी कहिले आउनु होला र? अनि हुन्छ, आज कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? हुन्छ अन्ताजी, फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, माया नमार्नु होला। अहिले भने छुट्टिन्छौ, नमस्कार। यति बेला हुनुहुन्थ्यो इच्छा कामनाबाट अनिता आउनु भएको थियो, कार्यक्रममा कोही साथी हुनुहुन्छ भनेर इसारा पाएको छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकबाट साजन। हजुर। अनि साजनजी के छ तपाईँको नयाँ नौलो खबर? हजुर। तपाईँको नयाँ नौलो खबर के छ भनेको मैले? एकदम ठिक छ दादा। एकदम ठिक छ। अनि साजनजी तपाईँले खाना खानुभयो? खाना खानु भएको छैन? अनि आज दिनभरि साजनजीले कसरी बिताउनु भयो नि आजको दिनलाई चाहिँ? आजको दिन चाहिँ कसरी बिताउनु भयो नि भनेको मैले? घुमघाम गरेर बितायो, के गर्नु त्यस्तै। हुन्छ, कार्यक्रममा आउनु भएको छ आज, कसलाई सम्झिने? सर्वप्रथम हजुरलाई धन्यवाद, कन्ट्रोल रुम दादालाई, अनि मेरो सीमालाई, मेरो घर परिवार, चिनिन्न चिन्ने सबैलाई, अनि मेरो डुम्रेमा हुनुहुने दिदीहरूलाई, काठमाडौँ हुनुहुने दिदीहरूलाई सबैलाई। हुन्छ साजनजी, अहिले भने छुट्टिन्छौ, नमस्कार। नमस्कार। यति बेला कुराकबाट साजन आउनु भएको थियो, तपाईँ पनि आउन सक्नुहुनेछ, टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर इसारा पाएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? तनहुँदेखि मुना। अनि मुनाजी तनहुँतिरको नयाँ नौलो खबर के छ सुनाउनुहोस्। अनि तनहुँतिर चाहिँ कतिको गर्मी छ नि? तनहुँतिर चाहिँ कतिको गर्मी छ नि भनेको मैले? एकदमै गर्मी छ तनहुँतिर नि। अनि रेडियो अर्पण चाहिँ कतिको सुन्नुहुन्छ नि? धेरै सुन्नुहुन्छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ आज, कसलाई सम्झिने? धन्यवाद। हुन्छ मुनाजी, फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, माया नमान्नु होला, अहिले भने छुट्टिन्छौ, नमस्कार। हुन्छ नमस्कार। यति बेला तनहुँबाट मुना आउनु भएको थियो कार्यक्रममा, आफ्ना साथीभाइ इष्टमित्रहरूलाई सम्झेर गइसक्नु भएको छ, तपाईँ पनि आफ्ना आफन्त घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन चाहनुहुन्छ भने 0556563332 0556563333 नम्बर खुला गरिसकेका छौँ। कार्यक्रममा कोही मित्र आउनु भएको छ भनेर इसारा मिलेको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट? सन्चै छु। अनि कहाँबाट को बोल्दै हुनुहुन्छ? चण्डी भन्ज्याङबाट बेनिसा एलिसा। अनि एलिसाजी सुनाउनुहोस् तपाईँको नयाँ नौलो खबर के छ? सबै ठिक छ, बेठिक भनेको केही पनि छैन है। अनि रेडियो अर्पण कतिको सुन्नुहुन्छ? अनि आज त हाम्रो पहिलोचोटि भेट भयो नि त। मसँग चाहिँ पहिलोचोटि भेट भयो भनेको? फेरि पनि आउनु पर्यो, माया मार्नु हुँदैन है। हुन्छ, कार्यक्रममा आउनु भएको छ आज, कसलाई सम्झिने? मलाई एलिसा भनेर चिन्ने नचिन्ने सम्पूर्ण। हुन्छ एलिसाजी, फेरि फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, माया नमान्नुहोला, अहिले भने छुट्टिन्छु, नमस्कार। कार्यक्रममा चण्डी भन्ज्याङबाट एलिसा ग्रुम आउनु भएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भने राजले मुसुमुसु इसारा गर्दै हुनुहुन्छ, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट के भन्नुभयो? बाटुली लामा। बाटुलीजी के छ तपाईँको नयाँ खबर सुनाउनुहोस्। हाम्रो पनि ठिकै छ भन्नु पर्यो। अनि बाटुलीजी खाना खानुभयो? हाम्रो पनि भएको छैन, कार्यक्रम सकिने लगत्तै हुनेछ। हुन्छ, कार्यक्रममा आउनु भएको छ आज कसलाई सम्झिने? धन्यवाद। हुन्छ बाटुलीजी, फेरि फेरि कार्यक्रममा आउँदै गर्नुहोला, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला हुनुहुन्थ्यो कुराकबाट बाटुलीमा आउनु भएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। अब पनि एउटा सुमधुर आवाजमा सजिएको भाका सुन्ने बेला भएको छ। रामजी खाँड अनि शान्ति सुनारको बरु धोका दिन हुँदैन, अबको क्रममा तपाईँको लागि। हामीले माया लगाउन किन हुँदैन, हो म त भन्छु ए हजुर बरु धोका दिन हुँदैन, यो संसारै मायामा चल्या छ, हामीले माया लगाउन किन हुँदैन। सुनारको सुमधुर आवाजमा सजिएको भाका सुन्यो। हामीले बजाउने भाका मार्फत तपाईँहरू आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। त्यसको लागि दुईवटा टेलिफोन नम्बर खुला छ, 0556533332 र 0556533333 मार्फत तपाईँ आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। हामीहरूले भाका बजाएर तपाईँहरूलाई मनोरञ्जन दिइरहेका छौँ। कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा तपाईँ हामीसँगै रमाइरहेका छौँ र तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, त्यो दिनभर को थकान मेटाउने हामी अर्पण शुभ साँझको बसाइ लिएर आउँछौँ। कार्यक्रम मार्फत बस्ने भाकाले तपाईँको तनाव अनि थकान मेटाउने उद्देश्य हाम्रो रहने गर्दछ। यति बेला भने टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, ठिकै छ, कहाँबाट को बोल्दै हुनुहुन्छ? पदमपुरबाट अञ्जना। पदमपुरबाट सरु अधिकारी। सरुजी, तपाईँ त धेरै हराउनु भयो, म त माया मारिसक्नु भयो कि क्या हो भनेको मैले त। सरुजी हराउनु भयो अनि अञ्जना दि अञ्जनाजी आइरहनु हुन्थ्यो, त्यही भएर म त अञ्जनाजी आउनु भयो कि क्या हो भनेर मैले अञ्जनाजी हो भनेको। हजुर, हुन्छ सरुजी, माया मार्नु चाहिँ भएन, फेरि फेरि पनि कार्यक्रममा आउँदै गर्नु पर्यो। कार्यक्रममा हुनुहुन्छ को, कसलाई सम्झिने आज? विशेष गरी हजुरलाई धन्यवाद, अनि रामु दाईलाई, अनि हुन्छ सरुजी, फेरि फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, अहिले भने छुट्टिन्छ, नमस्कार। यति बेला पदमपुरबाट सरु अधिकारी आउनु भएको थियो कार्यक्रममा, फेरि पनि कोही मित्र आउनु भएको छ भनेर इसारा मिलेको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? मकानपुरबाट निर्मल थिङ। निर्मलजी सुनाउनुहोस् तपाईँको नयाँ नौलो खबर के छ? राम्रै छ भन्नु पर्यो। अनि मकानपुरतिर कतिको गर्मी छ? ठिक ठिकै छ। अनि आज निर्मलजी तपाईँले आज दिनभरि चाहिँ के गर्नुभयो नि? बसी बस मात्रै। अनि खाना खानुभयो? हुन्छ, कार्यक्रममा आउनु भएको छ आज कसलाई सम्झिने? धन्यवाद। हुन्छ निर्मलजी, फेरि फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, माया नमार्नुहोला, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला मकानपुरबाट निर्मल थिङ आउनु भएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुन्छ। तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, काम गरेर आउनु भएको छ, त्यो थकानलाई थोरै भए पनि मेट्ने प्रयत्न गरिरहेको छु। अर्पण शुभ समाजको बसाइ लिएर हामी हरेक दिन साँझ 7 बजेपछि करिब करिब 7:30 बजेसम्म आउने गर्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 MHz। कार्यक्रममा कोही मित्र आउनु भएको छ भनेर इसारा मिलेको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकबाट प्रवीण तामाङ। प्रवीणजी, तपाईँको नयाँ नौलो खबर के छ, सुनाउनुहोस्। सबै ठिक छ हजुर। अनि प्रवीणजी, खाना खानुभयो? हाम्रो पनि भएको छैन, कार्यक्रम सकिने लगि त हुनेछ। अनि प्रवीणजी, तपाईँले दिनभरि आज के गर्नुभयो नि? कतिमा पढ्नुहुन्छ अरे तपाईँ? 9 होइन, 8 क्लासमा पढ्नुहुन्छ। हुन्छ, आज कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने? हुन्छ प्रवीणजी, फेरि फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, माया नमार्नुहोला, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला खुराकबाट प्रवीण तामाङले फोन गर्नुभएको थियो। तपाईँ पनि कार्यक्रममा आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर राजले मुसुमुसु इसारा गर्दै हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? मकवानपुरबाट। के भन्नुभयो? अनि के छ तपाईँको नयाँ नौलो खबर? एकदम बिन्दास छ। अनि निमेषी, आज दिनभरि तपाईँ के गर्नुभयो? बसी बस मात्रै। हुन्छ, कार्यक्रममा आउनु भएको छ आज कसलाई सम्झिने? धन्यवाद। जो जसले मलाई निमेष सबैको लागि दादा, हुन्छ निमेशजी, फेरि पनि कार्यक्रममा आउँदै गर्नु होला, माया नमान्नु होला, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला मकवानपुरबाट निमेश सिंह आउनु भएको थियो कार्यक्रममा। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन घर परेर लगे तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। अब पनि एउटा सुमधुर भाका सुन्ने बेला भएको छ, रामजी खाड अनि निशा सुनुरको सुमधुर आवाजमा सजिएको भाका एमेरी फुलकुमारी भन्ने भाका अबको क्रममा तपाईँको लागि। हाय तिमीलाई देखा थे सपने आज, तिम्रै नाम लेखा छु मुटुको माझ, मुसुक हाँसी देऊ न मानी लाज। छु भेट्नलाई बसे है दिलैको दैलो खारी, हो मै आउँछु भेट्नलाई बसे है दिलैको दैलो खारी। रामजी खाँड अनि निशा सुनारको सुमधुर आवाजमा सजिएको यो लोक भाका सुनिसक्यो। कार्यक्रममा तपाईँ पनि आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन घर परेर लगे तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर इसारा पाएको छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकदेखि रूपचन्द तामाङ। रूपचन्दजी, के छ तपाईँको नयाँ नयाँ खबर? सबै ठिक छ। अनि आज दिनभरि केमा व्यस्त हुनुभयो रूपचन्दजी? हजुर, आज दिनभरि के गर्नुभयो तपाईँले भनेको मैले? त्यस्तै हो दादा, बसी बस। बसी बस मात्रै? हजुर। रेडियो अर्पण सुन्नु भएन? एकदम एकदम सुन्नुहुन्छ। हजुर हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कसलाई सम्झिने? फर्स्ट अफ अल हजुरको लागि धन्यवाद, प्राविधिक दादाको लागि, अनि अर्पण होर्नीको लागि, अनि मेरो साथीहरू अशोक प्रजल, कुमार प्रवीण, तिलक दाई भाउजू लागि, अनि मेरो साथी मेरो सम्झना दिदीको लागि, अनि घर परिवार लागि, रूपचन्द भन्ने चिनेन त्यो सम्पूर्ण लागि दादा। हुन्छ रूपचन्दजी, फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, माया नमार्नु होला भने छुट्टिन्छु, नमस्कार। नमस्ते। यति बेला कुराकबाट रूपचन्द तामाङ आउनु भएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन घरबाट लगे तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर राजले मुसु मुसु हाँस्दै इसारा गरिरहेको छ, आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। हेलो, नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? इच्छा कामनाबाट के भन्नुभयो? अम्बिका गुरुङ। अम्बिकाजी, तपाईँको नयाँ नौलो खबर के छ? सबै ठिक छ, हाम्रो पनि सबै ठिक छ भन्नु पर्यो। अनि अम्बिकाजी, खाना खानुभयो? बनाउँदैछ। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? सर्वप्रथम तपाईँहरूलाई धन्यवाद, अनि घर परिवार, अनि मेरा साथीहरू, अनि अम्बिका गुरुङ भनेर चिन्ने नचिने सम्पूर्णको लागि। हुन्छ अम्बिकाजी, फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, माया नमार्नु होला भने छुट्टिन्छु, नमस्कार। यति बेला इच्छा कामनाबाट अम्बिका गुरुङ आउनु भएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुन्थ्यो, तर पनि के गर्नु, राजले बिदा माग्नुपर्छ भनेर इसारा गरिरहेको छ। कार्यक्रममा एजेन्जेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर साथ दिनुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। अनि कार्यक्रममा फोन गर्ने साथीहरू, कोराकबाट सोनाम मक्तान, माडीबाट प्रेम कुमारी, इच्छा कामनाबाट अनिता, कोराकबाट साजन, तनहुँबाट मुना, चण्डीभन्ज्याङबाट एलिसा गुरुङ, कोराकबाट बाटुली लामा, पदमपुरबाट सरु अधिकारी, मकवानपुरबाट निर्मल थिङ र कोराकबाट प्रवीण तामाङ, मकनपुरबाट निमेश थिङ र कोराकबाट रूपचन्द तामाङ, र अन्तिममा फोन गर्ने साथी इच्छा कामनाबाट हुनुहुन्थ्यो, अम्बिका गुरुङले फोन गर्नुभएको थियो। आज जम्मा जम्मी 13 साथीले हामीलाई फोन गर्नुभएको छ। कार्यक्रममा फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद दिँदै मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्रविधि कक्षका मित्र राजलाई पनि विशेष आभार प्रकट गर्दै तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर यो पृष्ठभूमिमा बजिरहेको भाकालाई अगाडि राख्दै म पनि बिदा हुन्छु। नमस्कार। एकादशी बजारमा भेट भएको कोही पल्ल आज थाहा भयो माया रहेछ कोही भएको हो बोलम बोलम त्यही बेला लाको भेट भएको एकादशी बजारमा भेट भएको कोही पल्ल आज थाहा भयो माया रहेछ कोही।